تیرے کوچے میں تیرا دیوانہ آج دل کھو بیٹھا آج دل کھو بیٹھا تیرے کوچے میں تیرا دیوانہ آج دل کھو بیٹھا آج دل کھو بیٹھا آج دل کھو بیٹھا کھو بیٹھا کھو بیٹھا آج دل کھو بیٹھا تیرا دیوانہ ہوں انکار نہیں کیسے کہہ دوں کہ مجھے پیار نہیں تیرا دیوانہ ہوں انکار نہیں کیسے کہہ دوں کہ مجھے پیار نہیں کچھ شرارت تیری آنکھوں کی بھی ہے میں اکیلا ہی گنہگار نہیں تو نے مانگا تو نے مانگا تو دیا نذرانہ تیرا دیوانہ تیرا دیوانہ آج دل کھو بیٹھا آج دل کھو بیٹھا ادا بھی قاتل मुस्कुराने की अदा भी कातिल, सर झुकाने की अदा भी कातिल, इश्क की बाहों में आते आते लौट जाने की अदा भी कातिल, कैसे कातिल से कातिल से हुआ याराना, तेरा दीवाना तेरा दीवाना, आज दिल को बैठा आज दिल को बैठा, तेरे पूछे में तेरा दीवाना, आज दिल को बैठा आज दिल को बैठा, आज दिल को बैठा खो बैठा खो बैठा, आज दिल को बैठा आज दिल को बैठा।